हजुर मेगाहरूलाई अलिक ठुलो आवाजमा लगाउनुहोस्, हामी आइसकेका छौँ आज आइतबारको एपिसोड प्रोग्राम जस्ट फर इन्जोयकोमा, इन्जोयको आजको एपिसोडमा होइन सन्डे एपिसोडमा। म तपाईँको दिलको साथी राजन दिलगुरु अनि म सुजिता हमाल। हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल। जस्ट फर इन्जोय आउने गर्दछ हरेक दिन बिहान 11 बजेको खबर अर्पण खबर लगत्तै करिब करिब 12 बजेसम्म आउने गर्दछ। सन्डे एपिसोडमा चाहिँ हामी रमाइलो गर्नलाई सुजितासँगै म राजन दिल आउने गर्दछु। आज पनि रमाइलो गर्नुपर्छ, आज पनि हामीसँग उत्कृष्ट 4 नेपाली गीत छ। आज सधैँ हामीले बलिउडका सङ्गहरू प्ले आउट गर्थ्यौँ है, आज चाहिँ 4 सङ्ग छ, 4 थरीको गीत छ। कस्तो छ के छ अब त्यो सुन्नका लागि तपाईँ रेडियो अर्पण सुन्नु पर्ने हुन्छ अनि गर्न मन लागेको छ भने हाम्रो स्टुडियोको फोन नम्बर 0956533332 लाइन हामीले खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ अनि रमाइलो कुराकानी गर्न चाहनुहुन्छ अनि सक्नुहुन्छ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। आज हामीले तपाईँको लागि भनेर 2 टेलिफोन लाइन खुल्ला गरेका छौँ, त्यसो त 2 होइन 0556533332 अनि 0556533333 तपाईँको लागि खुल्ला गरेका छौँ। हुन त आज यो पहिलो दिन पनि हो, ट्रायलमा रहेको छ, कस्तो हुन्छ होइन तपाईँ आउने पर्ने हुन्छ। यति बेला कोही साथी आउनु आइसक्नु भएको छ होइन, राजले इसारा गरिसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। आउनुहोस्। हेलो नमस्ते। हेलो राज। हेलो, कोही साथी हुनुहुन्छ भन्ने इसारा मिलिरहेको छ राजबाट, राजले त्यहाँ मिलाउने प्रयासमा पनि हुनुहुन्छ। कता हो के हो, आज पहिलो इन्स्ट्रुमेन्ट के अरे पहिलोपटक यो इन्स्ट्रुमेन्ट चलाउँदैछु गाह्रो गाह्रो भइरहेछ भनेर राजले इसारा गरिराख्नु भएको छ। 2 टेलिफोन लाइन तपाईँको लागि खुल्ला गरेका छौँ, लक्ष्मण पनि सपोर्टिङको लागि आइराख्नु भएको छ। वेल, कोही साथी हुनुहुन्छ? हजुर नमस्ते। वेल, उहाँको आवाज हामीले सुन्न सकिरहेका छैनौँ, केही छैन। आज तपाईँसँग रमा अनि माइलो है, रमा र माइलो भने हो, रमाइलो कुराकानी, रमा पनि आएको माइलो पनि आएको हो, रमाइलो कुराकानी हुने गर्दछ प्रोग्राम जस्ट फर इन्जोयमा। 2 टेलिफोन लाइन खुल्ला गरेका छौँ, 0556533332 अनि 0556533333 आज हामीले 2 लाइन खुल्ला गरेका छौँ राजी, के जस्तो छ? ओके, थ्याङ्क यू लक्ष्मण। हजुर नमस्ते। हेलो हेलो, लक्ष्मणको थ्याङ्क्स फिर्ता लिनु पर्ला जस्तो छ होइन। हेलो हजुर नमस्ते। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? म भण्डाराबाट निरा मोक्तान। निराजी, के छ हो खबर? तपाईँहरूको हाम्रो नि बिन्दास बबाल छ है। निराजी, किन ढिलो गरी भित्र छिर्नु भयो नि, अलिक साँच साँडै आउनुहुन्छ होला भन्ने आश थियो तपाईँ। ए हुन त, राजले आउनु नजानु हुनसक्छ, हाम्रो यो लक सिस्टम छ कि डोरमा पनि होइन, त्यसैले गर्दा होला। अनि पढाइ कस्तो चलिरहेको छ तपाईँको? पढाइ एकदम राम्रो छ दादा, एक्जाम आउन लाग्यो अब 4-5 दिन बाँकी होइन। पुरानो चलन छ नि टुप्पी बाँधेर पढ्नु पर्यो भन्ने, ल कम्मर कसरी पढ्नु होला है, पढ्नु तपाईँले पढे अनुसारको, तपाईँले एक्जाम दिए अनुसारको नतिजा आओस्, हाम्रो यही हो कामना होइन, शुभकामना। खाना खानु भयो त? खाना खाइसके, हामी पनि खाना हराएको है, हामी पनि कसरी भन्न सक्छौँ, मैले खाएको छैन भने खाइसकेका छौँ, खाएको नै अगाउँदैन, त्यही खाएको पनि बिर्सिरहन्छ। त्यही भएर म बारम्बार हावा चाहिँ खाइरहेको छु कि निराजी। अनि निराजी कार्यक्रममा आउनु भएको छ होइन, अब सन्देश केही छ भने राख्नुहोस्, नभए पनि आफ्नो डेडिकेसन सम्झना राख्न सक्नुहुन्छ। डेडिकेसन फर्स्ट अफ अल तपाईँहरू दुईजनालाई थ्याङ्क यू सो मच, अनि कन्ट्रोल रुमको दादालाई, अनि मेरो साथीहरू निर्मला अनि पलिनालाई, अनि मेरो घर परिवार मम्मी बाबा भाइ बहिनीलाई, अनि दादा दिपेन्द्रलाई स्पेसली दिपेन्द्रलाई हजुर, अनि मलाई निरा मोक्तान भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई त्यति नै हो। हुन्छ, कार्यक्रममा आउँदै गर्नु होला अन्य कार्यक्रममा, अहिले पनि हामी छुट्टिन्छौँ। नमस्कार नमस्कार। निरा मोक्तान भण्डारादेखि आउनुभयो होइन, र म अहिले कुराकानी भयो. तपाईँ पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर 0655 63 332 र 0655 63 333 को लागि हामीले खुल्ला गरेका छौँ. र यति बेला भने कोही मित्र आउनु भएको छ भने राज्यले इसारा गर्नुभयो. रिजन पनि कन्ट्रोल रुममा देखा पर्नु भएको छ, टेक्निसियनको रूपमा हुनुहुन्छ उहाँ पनि. आज यो यो प्रविधिलाई चाहिँ एकदम उद्घाटन गर्ने जमर्को गरिरहेका छौँ. दुईवटा टेलिफोन लाइन खुला, यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई वेलकम गर्छौँ. हजुर नमस्ते. हजुर नमस्ते. कहाँदेखि को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट भूमिका स्याङतान. भूमिकाजी के छ तपाईँको हाल खबर? एकदम ठिक ठाक छ. बाँच्नु नै सबैभन्दा ठुलो उपलब्धि हो कि है? हजुर हजुर, जन्मे पछि बाँच्नु पर्दो रहेछ नि. जिउनर भयो हजुर भइसक्यो नि. बाँच्नुको लागि चाहिँ के गर्नु भएको छ त? बाँच्नको लागि अब खानाकै लागि विशेष गरेर काम साम गर्नु पर्यो. यस्तै यस्तै अब गर्नु कुरा गर्नु थाल्यो भने साथी काम भनेको त बुझियो, साम भने चाहिँ के हो? काम त घरमा बसेपछि सबै काम घाँस काट्ने, दाउरा साउरा खोज्ने, बाख्रा चराउने, गोठाल जाने, यस्तै यस्तै. त्यो त बुझेँ भूमिका जी, तपाईँले काम साम गरेको छु भनेर भन्नुभयो. काम भनेको चाहिँ बुझे, साम भनेको चाहिँ के हो भनेको नि? काम साम भनिन्छ नि कुनै काम, भनौँ न अब खाना साना खाइयो भने सोधिन्छ नि त. यस्तै त्यो शब्दलाई नेपालीमा के हो भन्थ्यो, अहिले ठ्याक्कै व्याकरण रहेनछ कि. म त त्यो खानामा चाहिँ साना भनेको चाहिँ त्यो खानामा साना के हो के हो जस्तो लाग्यो. कुरामा कुरा मिलाइदिया. हजुर, कुरामा कुरा मिलाउँदा गुलियो भयो. गुलियो बढी हुन थाल्यो, त्यही भएर नभनिहाल्यो कि. अब पछि पनि गर्नु पर्यो नि त, चिनी बढी खायो भने तितो हुन्छ अरे भनेर सुनेको थिएँ. गुलियो भन्ने हुन्न कि सुजी त मुख आजभोलि गर्मी मौसममा फेरि झिगा लामखुट्टी बढी आउँछ. आ गर्नुभयो भने फेरि मुखमा पर्ला नि त. हो खुसीको कुरो फेरि हाम्रोतिर लामखुट्टी पाइँदैन कि? चितनमा पाइँदैन नि त. लामखुट्टी त साँच्ची हो, पाइँदैन, बरु मच्छर आउँछ. त्यही त, मच्छर लामखुट के फरक छ भन्ने न. ए फरक छैन है, भूमिकाजी कार्यक्रममा आउनु भएको छ होइन? अनि के गर्नुहुन्छ हाम्रो भूमिकाजीले? अहिले पढ्दैछु. पढ्दै हुनुहुन्छ? हजुर हजुर. कतिमा पढ्दै हुनुहुन्छ? ब्याचलर फर्स्ट इयर. हजुर, पढाइ कस्तो छ? राम्रै छ, एडमिसन गराएको छ, घरतिर थन्केर बसेको छ. यस्तो यस्तो इक्जाम आउनु थाले भना भएर घरमै बस्नु भएको. कलेज नगर्नुमा? कलेज गएकी छैन, काम छ घरतिर. आज अलि अब यस्तै गतै भएर नगएको. अनि मकवानपुरतिर कतिको गर्मी छ त? गर्मी चितवनमा भन्दा चाहिँ कमै छ. अब सहरको रूपमा भन्नुपर्दा गर्मी नै छ, तातो चाहिँ पानी परेको छैन. यस्तै छ है, हावा चलाएको छैन. जस घरभित्र बस्दाखेरि शीतलै छ, बाहिर निस्क्यो भने पग्लेर जस्तो छ. हुन्छ नि राजी, तपाईँले अब तपाईँको है भूमिकाजी, अब तपाईँको सन्देश राख्न सक्नुहुन्छ अथवा सन्देश छैन भने सम्झना भए पनि राख्न सक्नुहुन्छ. सम्झना भन्नुपर्दा तपाईँ विशेष गरी तपाईँ दुवैजनाको लागि थ्याङ्क यू, थ्याङ्क यू. वेलकम. अनि टेक्निसियन दाजुको लागि र मेरो आफ्नै घर परिवार. अनि भन्नुपर्दा म कवानपुर बहुमुखी क्याम्पसमा ब्याचलर फर्स्ट इयरमा अध्ययन सम्पूर्ण साथीहरू र मलाई भूमिका स्याङतान भनेर चिन्ने एटिकल साथी र यतिखेर रेडियो अर्पण सुनेर बस्ने तमाम श्रोताहरूको लागि मिठो सम्झना सहित छुट्याउन चाहन्छु. नमस्ते. नमस्कार. भूमिका स्याङताङ मकवानपुरबाट आउनुभएको थियो. रमाइलो कुराकानी. अनि फेरि 0655 63 332 33 यति बेला कोही साथी हुनुहुन्छ भन्ने इसारा पाएको छु. को हुनुहुन्छ? उहाँलाई स्वागत गरौँ. हेलो हेलो, नमस्कार. हजुर नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ? म सुब्बा चोकबाट डेभिड दर्नाल बोल्दैछु. सुब्बा चोकबाट डेभिड? डेभिड हजुर. डेभिडको पछाडि पनि के भन्दै हुनुहुन्थ्यो? दर्नाल. दर्नाल हजुर. डेभिडजीको खबर के छ? ठिकै छ भनौँ, गर्मी अलिक बढिरहेको छ. डेभिडजी हजुर, फुटबल कतिको खेल्नुहुन्छ? फुटबल खेल्न भन्दै हेर्नु सर. खेल्नुहुन्छ है? खेलिँदैन, हेर्न चाहिँ हेर्छु, राम्रो लाग्छ. ए नत्र त तपाईँ फेरि डेभिड बेकम भइहाल्नुहुन्थ्यो नि खेल्ने भएको भए त, होइन? हजुर. अरू नयाँ नौलो सुनाउनुहोस्, कार्यक्रममा पहिलो पटक हो जस्तो लाग्यो नि. हजुर हजुर, पहिलो पटक हो. अरू कार्यक्रममा त फोन गरेर तर तपाईँहरूको कार्यक्रम सुनिरहेको थियो, अलिक हजुर राम्रो लाग्यो, त्यही भएर. हाम्रो डेभिड जीले चाहिँ के गर्नुहुन्छ? मेरो सानो पसल छ, टेलर पसल छ. पसल है, पसल कतिको चलिरहेछ? अब पसल राम्रै छ, के अरे, अब के भन्ने, यो गर्मीले पर्दाखेरि तपाईँको यो लोड सेडिङ चाहिँ अलिकति बढेर चाहिँ तपाईँलाई काम गर्न पनि गाह्रो, दिनभरि काम गर्न पनि गाह्रो, बेलुका सुत्ने बेला पनि गाह्रो, त्यस्तो भइरहेको छ। टेन्सन माथि टेन्सन के लोड सेडिङले गर्दा, लोड सेडिङले गर्दा व्यापारमा कतिको अप्ठ्यारो परेको छ कि नै, हरेक कुरामा अप्ठ्यारो छ नि। तपाईँको अब के भन्ने होइन, अब हाम्रो त्यो समय तपाईँको अब लाइन नहुँदाखेरि आइरनको काम हुन्छ, त्यो आइरन नहुँदाखेरि हामीले ग्यासबाट काम गर्नु पर्ने भइरहेको छ, गर्मी हुन्छ। अब नेपाल सुधारिँदैछ, आओस् होइन, अब यही आशा त राख्न सक्छौ नि होइन। डेभिडजी कार्यक्रममा पहिलो पटक आउनु भएको छ, निकै खुसी लागेको छ, अनि तपाईँको सन्देश छ भने पनि राख्नुहोस् अथवा सम्झना छ भने पनि राख्नुहोस्। अब सन्देश त यही हो क्या रे, अब हाम्रो नेपाल विद्युत प्राधिकरणको सरकारले चाहिँ यसमा चाहिँ अलिकति ध्यान दिएको थियो र अब अर्को चाहिँ अब धेरै भए पनि रेडियो अर्पणमा सम्पूर्ण हाम्रो साथीहरूलाई यो नयाँ वर्षको शुभकामना, तपाईँको उन्नति प्रगतिको कामना गर्छु र मलाई डेभिड भनेर चिनी सम्पूर्ण। हुन्छ डेभिड जी, कार्यक्रममा आउनुभयो अहिले भने सुटिन्छौ, नमस्ते। डेभिड दर्नाल सुभाष सुखबाट हुनुहुन्थ्यो। पक्कै पनि कि अहिले यो लोड सेडिङले गर्दा निकै तनावपूर्ण वातावरण चाहिँ सबैले झेलिरहेको छ होइन, मैले, तपाईँले, उहाँले, उसले, जसले पनि कि यो लोड सेडिङले गर्दा चाहिँ निकै तनाव परेको। अनि मलाई एउटा कुरो के पनि भन्नु मन लाग्छ भने लोड सेडिङको सेड्युल त हामीलाई थाहा छ कि, दिनभरि लोड सेडिङ हुन्छ, ठिक खाने बेलामा लाइन आउने बेला हुन्छ, त्यो बेलामा पनि लोड सेडिङ टाइममा पनि गइरहेको हुन्छ कि, टाइममा आउनु त आउँछ होइन, त्यही त त्यति आउँछु भन्दा पनि एकछिन पिलिक गर्छ, त्यसरी फेरि गइहाल्छ। मलाई चाहिँ के भन्न मन लाग्छ भने लोड यो नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूलाई दिनभरि त्यो लोड सेडिङ गएको बेलामा भएको बेलामा चाहिँ कहाँ के कस्तो बिग्रेको छ सो हेरेर निर्माण गरेर बेलुकी लाइन आउने बेलामा त दिनु पर्यो नि होइन, त्यसो गर्दाखेरि चाहिँ कस्तो हुन्छ होला। हुन त उहाँहरूले पनि प्रयास त गरिराख्नु भएको छ होला, तर पनि गइरहेको छ, किन गइरहेको छ, त्यसको चाहिँ आउने टाइममा चाहिँ दिनु पर्यो भन्ने चाहिँ हाम्रो कुरो होइन। आज सुजिता निकै ब्युटिफुल देखिएको छ होइन, यो सुन केत्रा कपालले गर्दा पो हो कि निधारमा रातो रातो टिका पनि छ। ओ यति बेला भने राज एउटा सङ सुन्छौँ होइन, एउटा सङ सुन्छौँ। अब कार्यक्रममा पहिलो होइन दोस्रो पटक बस्दैछु, यो बबाल हान्ने गीत छ, बबाल भयो रमेश राज भट्टराईको, अबको क्रममा मैले दुनियालाई के सवाल भो, मायालाको उनले र मैले दुनियालाई के सवाल भो, मायालाको उनले र मैले दुनियालाई के सवाल भो, आज पनि पापी शहरमा, आज पनि पापी शहरमा बबाल भो, बबाल भो, बबाल भो, बबाल भो, बबाल भो, मायालाको उनले र मैले दुनियालाई के सवाल भो, मायालाको उनले र मैले दुनियालाई के सवाल भो, आज पनि पापी शहरमा बबाल भो, बबाल भो, बबाल भो, सम्बन्धको चर्चा छ रे सहर भरि, चर्चा छ रे सहर भरि, उनको मेरो सम्बन्धको चर्चा छ रे सहर भरि, उनको मेरो सम्बन्धको चर्चा छ रे सहर भरि, कोही जल्छन् रे आरिसले कोही भन्छन् रे कमाल भो, कोही जल्छन् रे आरिसले कोही

गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आईओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेशन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुलहर रोयल क्याफेको माथि फोन नम्बर 0556 63 396 मोबाइल 98550 62 377 साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ ओके वेलकम ब्याक आफ्टर दि सर्ट कमर्सियल ब्रेक ब्रेकपछि फेरि पनि उपस्थित भइसकेका छौँ सन्ध्या एपिसोड प्रोग्राम जस्ट फर इन्जोय बाँकी यो एपिसोडमा म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म सुजिता र हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौड्याल मन्द मन्द मुस्कानको साथमा राज सपोर्टिङ गर्दै होइन तपाईँ पनि आउन सक्नुहुन्छ 0556 63 332 र 0556 63 333 को दुईवटा लाइनहरू हामीले खुल्ला गरेका छौँ र तपाईँ प्रोग्राम जस्ट फर एन्जोयमा सहभागी भएर जस्ट रमाइलो कुराकानी गर्न सक्नुहुन्छ यस मनमा जे छ त्यो हामीसँग ओगाल्न सक्नुहुन्छ ती कुराहरूलाई चाहिँ हामी श्रोतामा पुर्याउनेछौँ होइन रमाइलो गर्छौँ आज कार्यक्रममा फुल्ली रमाइलो गर्छौँ तिनजना साथीहरू आइसक्नु भएको छ आज त्यसो त हामी यो नयाँ प्रविधिमा जुटिरहेका छौँ त्यसलाई चेक पनि गर्ने जमर्को गरिरहेका छौँ 0556 63 332 फेरि पनि सुन्नुहोस् 0556 63 332 र 0556 63 333 दुईवटा लाइन हामीले आज खुल्ला गरेका छौँ राजले नमस्ते गर्नु बिदा माग्ने भनेर भन्छ यति बेला कहाँ हुन्छ भर्खर होइन तपाईँ यति बेला रेडियो अर्पण 107.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोय यति बेला भने तपाईँको लागि एउटा सङ प्ले आउट गर्छु यो सङ कुनसँग मिल्दोजुल्दो छ आफै गेस गर्नुहोस् यति बेला भने सचिनम गिरी र सपना केसीको भोकलमा रहेको एल्बम आर्यनबाट एक दिन उसँग एक दिन हम लोग भेद भयो ओके एकै दिन उसँग सचि नाम गिरी सपना केसीको एल्बम आर्यनबाट यो सङ तपाईँको लागि प्ले आउट गऱ्यौँ. सुजिता कुन सङसँग चाहिँ मिल्दोजुल्दो छ? केही आइडिया छैन क्या, जहिले न्युज मात्रै पढ्ने झन्न यो कार्यक्रम चाहिँ चलाएको छैन, खुसी लागिरहेको छ होइन. वेल हम दोनो दो प्रेमीसँग मिल्दोजुल्दो के भन्ने ठ्याक्कै मिलेको छ होइन. यसरी गीत बनाउँदाखेरि स्रष्टाहरूले के सोच्लान् होइन, अब इन्डियन स्रष्टाहरू भए पनि नेपाली स्रष्टाहरूले यसो गर्दा गलतै हो कि यो चोरी, अर्काको कला चोरी हो नि होइन र अथोराइज लिएर पनि त गर्न सक्छन् नि होइन, सम्बन्धित व्यक्तिसँग मिलेर गराए त ठिकै छ होइन, यस्तो गर्नु एकदम गलत हो जस्तो लाग्छ. जे होस् ब्युटिफुल सङ बनेको छ, मलाई चाहिँ निकै रमाइलो लाग्यो है. मैले सुजिता यो सुन केस्रा कपाल भनेर चाहिँ अघि मैले फुर्काएको मात्रै हो कि, कहिले भन्नु मन लाग्छ मलाई तिमीलाई है. फेरि नभए भने हामी बिदा माग्ने बेलामा आइसकेका छौँ. आज हामीलाई फोन गरेर सपोर्ट गर्नुभयो, आफ्नो डेडिकेसनहरू राख्नुभयो. निरा मोक्तान, त्यस्तै म कानपुरबाट भूमिका साङताङ होइन, सुब्बा चोकबाट जैविक गर्नाल हुनुहुन्थ्यो, उहाँहरूसँग निकै रमाइलो कुराकानी भयो. सुरुमा केही प्रब्लम देखिएको थियो, आज नयाँ प्रविधि जोडेका छौँ त्यसैले गर्दा पनि दुईवटा लाइनलाई नै भित्र छिराउने प्रयास गरिरहेका छौँ हामीले, त्यसैले सुरुमा केही प्रब्लम आयो, त्यसको लागि सो सरी. फोन गर्नुभयो तपाईँ सबै सबैलाई थ्याङ्क यू भेरी मच, फोन ट्राई गर्नुभयो तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद. रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनको www.radioarpan.com.mp पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँले सुनेर साथ दिनुभयो प्रोग्राम जस्ट फर इन्जोय, त्यसको लागि धेरै धेरै धन्यवाद. हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि थ्याङ्क यू भेरी मच भन्दै यसपछि के नेपाल बाढी समाचार, त्यसपछि अफलाइन चोइस, एक बजे अर्पण खबर, त्यसपछि फेरि प्रोग्राम अर्पणको चौतारीमा हामी जुट्नेछौँ. अब पनि बिदा लिनुपर्ने हुन्छ. सन्डे एपिसोड प्रोग्राम जस्ट फर इन्जोयको आजको एपिसोडबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म सुजिता हमाल एकैसाथ छुटिन्छौँ. हवस् त, नमस्कार. दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ, फेरि मेरो भाइको पनि दार आएको छ, अब के गर्ने होला? मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओठ नजोडिने, च्यापु बाहिर निस्किने, दाँत खप्टिने समस्याले गर्दा दिक्क पारेको छ, कहाँ गएर त्यसको उपचार गर्ने होला? ए तिमीहरूलाई थाहा छैन, ओम साईराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तो सुकै बाङ्गोटिङ्गो, नमिलेको, छिद्र परेको दाँत, मुख र च्यापुको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि. हजुर, यस्ता समस्या भइरहेका बिरामीहरू अब काठमाडौँ धाइरहनु पर्दैन. अब ओम साईराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा हरेक महिनाको पहिलो हप्ता नेपालकै वरिष्ठ अर्थोडोन्टिस्ट डाक्टर आउँदै हुनुहुन्छ. समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्. विस्तृत जानकारीका लागि ओम साईराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर प्राली, रत्नगर 2 टाढी, ओम साईराम अस्पताल भवन, फोन 056-562-766. तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ, नाक कान घाँटी तथा